बितै छ जीवन तिम्रो हात समाई, यति छिटो बितै छ जीवन तिम्रो हात समाई, यति छिटो बितै छ जीवन तिम्रो हात समाई, यति छिटो बितै छ जीवन तिम्रो हात समाई। समय ठप्प भइदिए, समय ठप्प भइदिए, हो रम्थे तिमीसित झुमी झुमी, रम्थे तिमीसित झुमी झुमी, रम्थे तिमीसित झुमी झुमी, रम्थे तिमीसित झुमी झुमी। तिम्रो समीप के म बसेको थिए, पृथ्वी न घुमी अडी दिए, पृथ्वी न घुमी अडी दिए, ओ गाउँथे तिमी सित रमी रमी, गाउँथे तिमी सित रमी रमी, गाउँथे तिमी सित रमी रमी, गाउँथे तिमी सित रमी रमी। यो जीवन के बिताउन खोजे थे तिमी सीता, यो जीवन के बिताउन खोजे थे, यौवन यही अड़ी दी है, यौवन यही अड़ी दी है, ओ झूमते तिमी सीता झूली झूली, झूमते तिमी सीता झूली झूली, तिमी सित झुली झुली, झुम्थे तिमी सित झुली झुली। यति छिटो बित्दै छ जीवन तिम्रो हात समाई, यति छिटो बित्दै छ जीवन तिम्रो हात समाई। समय ठप्प भइदिए, समय ठप्प भइदिए, तिमी सित झुमी झुमी, रम्थे तिमी सित झुमी झुमी, रम्थे तिमी सित झुमी झुमी, रम्थे तिमी सित झुमी झुमी, रम्थे तिमी सित रमी रमी, झुम्थे तिमी सित झुली झुली, रम्थे तिमी सित झुमी झुमी, रम्थे तिमी सित झुमी।